www.attableek.com, the reviver of Iman. www.attableek.com, the reviver of Iman. Bismillahirrahmanirrahim. Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، قال النبي صلى الله عليه وسلم: حاسبوا قبل أن تحاسبوا، وكما قال إرشاد السلام. میرے دوستوں، بزرگوں اور عزیزوں، رات کی یہ آخری مجلس ہے. اس بنا پر خیال ہوا کہ جو کچھ سنایا گیا ہے اس کا کسی درجے میں استحضار کر لیا جائے. ظاہر ہے کہ جب استحضار ہوگا تو اسے عبرت حاصل ہوگی، نصیحت حاصل ہوگی، اور پھر اس کے بعد انشاءاللہ آگے کا راستہ اس کی طرف سے آسان ہوگا. یہ اصول ہے. شروع میں کئی تقریریں ہوتی ہیں مدارس میں، آخر میں جا کر کے اس کا تکرار ہوتا ہے. مستقل چھٹی دی جاتی ہے کہ تکرار کی چھٹی رہتی. آپ لوگ کہہ رہتا ہے کہ یہ کیا جائے، اس وقت رکھا جائے، لڑکوں کے تکرار کے لیے موقع دیا ہے، اس کا بھی تکرار ہونا. نبی اکرم صلی اللہ علیہ وسلم استحضار کے لیے بہت سی چیزیں بیان فرماتے رہتے تھے. ہمارے حضرت معاشا رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دفعہ کہا کہ ہم تمہوں کا امتحان لیں گے. اس وقت ہم لوگ شروع جامی وغیرہ پڑھ رہے تھے، تو درمیان میں مسجد پڑتی ہے، ایک طرف خانقاہ ایک طرف گھر، تو آتے جاتے رہتے تھے. ہم لوگ تکرار میں لگے تھے. فرمایا کہ خوب تکرار میں لگے ہوئے ہو، اچھا ہے، مگر اس تکرار کے علاوہ اور بھی ہونا چاہیے کہ درمیان میں کچھ تھوڑا سا مراقبہ محاسبہ کر لیا کرو. تم لوگ اتنی گھنٹے سے ہم دیکھ رہے ہیں، گھنٹوں سے دیکھ رہے ہیں کہ تم لوگ لگے ہوئے اس میں. ہم لوگ سمجھتے تھے خوب حضرت خوش ہوں گے، آ رہے ہیں جا رہے ہیں تکرار کر رہے ہیں، سب لوگ لگے ہوئے ہیں بہت. ہم لوگ تھے کہ حضرت خوش ہوں گے کہ ہمارے طالبین خوب تکرار کر رہے ہیں. لیکن کیا ہوا، بلایا کہ میں دیکھ رہا ہوں کہ کئی گھنٹے سے تم اسی میں لگے ہو، درمیان میں کبھی دوپہر کا نماز بھی پڑھ لیا کرو، کبھی ذکر کر لیا کرو، تلاوت کیا ہے، ایک لگ گئے تو لگ گئے. یہ تھا میرا آگر. ہم لوگ گورکھپور تشریف لے گئے تھے، ہم لوگ بھی ساتھ گئے، تو وہاں بہت بڑا باغ ہے، مرام جو اللہ کا باغ مشہور ہے. تو حضرت شہر میں آئے مجلس کرنے کے لیے، کچھ دور کو پڑتا ہے. تو ہم دو بھائی، میں تھا قاری مبین صاحب کے، تو کہا دیکھو یہاں آم کے درخت خوب لگے ہوئے ہیں، جب بس پا موقع ہے ذکر کا، کبھی اس درخت کے نیچے ذکر کر لینا، کبھی اس درخت کے نیچے ذکر کرنا. یہ نہیں کہ خوب آم کھانا، یہ نہیں، آم کے درخت لگے ہوئے ہیں تو اچھا خاصا ہے، کھانے کا موقع ملا. اس کا تو کوئی سوال ہی نہیں. وہاں می خراش اندر ہی رہا، می خراش ہو می تراش، اندر ہی رہا می خراش ہو می تراش، تا دمے آخر دمے فاری مباش. بس یہ تھا. हनुमान बात अजीब हुआ कि हजरत फरमाएंगे बड़ी तफरी की जगह है, तुम रहो मैं जा रहा हूं भाई। दोनों भाई कमल मुझसे भी कायम नहीं थे, कहा कि देखो बहुत अच्छा बाग है, जिक्र करने का बहुत अच्छा मौका है, कभी इस तरह के मंजिल जिक्र करना, कभी उस तरह के नीचे। ये तरबियत थी हजरत की, अब हमने किया है नहीं किया है ये बहरहाल तरबियत ऐसी हुई। अल्लाह ताला हम सब लोगों को अपने जिक्र और फिक्र की तरफ ही अच्छा यही कारामद है। एक दफे बुलाया हम लोगों को और खानकाहियों को और कहा देखो तुम लोग जो तरक्की नहीं कर रहे हो उसके वजह कि मुहासबा नहीं करते अपना। हम लोग क्या चल जाने पढ़ते थे जाते ना पढ़ते जाए, तुम लोग जो तरक्की नहीं कर रहे हो इसलिए कि तुम लोग अपने नफ्स का मुहासबा नहीं करते। मुहासबा बहुत जरूरी चीज है इस तारीख में। मुराकबा वाले को नहीं कहा, मुहासबा को कहा। अभी मुराकबा वाले का हम लोग समझते इतना तो समझ सकते थे कि ये अमल अच्छा है या अमल अच्छा नहीं, इतना तो यही मुहासबा है। ख्याल करो कितने अमल खिलाफ शरह हुए और कितना माफिक शरह हुए, यही मुहासबा है। सोते वक्त इतना करना मेरा सबके लिए जरूरी है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद मुहासबा फरमाते थे, आयते पढ़ते थे, आयते कुछ ही मुहासबा ही तो है। हजरत उमर रज़ियल्लाहु ताला अन्हु तो मुहासबा करते ही रहते थे, तमाम सहाबा करते थे। इस तरह पर मुहासबा बहुत बड़ी चीज है। अल्लाह हम सबको तौफीक दे। देखिए मैंने एक मौलाना साहब से कहा कि देखो पहले बुजुर्गान दीन मौत का मुराकबा कराते थे, अब तो मौत के मुराकबे जरूरी नहीं, मौत का मुशाहदा है। मौत कितने लोग अपने हमारे यहाँ इंतकाल नहीं है, मौजूद नहीं है। इस बिना अपनी जिंदगी को बेकार और मुअत्तल नहीं करा, अल्लाह ने नेमत दी है। हजरत महाबरा साहब फरमाते थे ये देखो 60 से 70 साल की उम्र है तो उसमें मोहलत एक एक साल की मिलती है, 60 और 70 एक साल, 70 तक जाएगा एक एक साल। वो खत इस सब बातें बहुत समझा रहे थे, 60 से 70 साल एक एक साल की मोहलत है और 70 साल के बाद एक एक दिन की मोहलत है, बस एक एक दिन की मोहलत। समझो कि हम मोहलत पर चल रहे हैं, 60 से 70 तो है ही है, 70 तक तो उम्मत मोहम्मदिया की है, लेकिन वो भी एक एक साल, 61 साल ही 1 साल और मिलेगा तुमको, 70 साल इसके बाद नहीं, एक एक दिन की मोहलत। हमारे बुजुर्गान दीन अपने उम्र की निगरानी करते थे, तौबा कर दम बा रहा बशिकत समझ बारे देगी अज तो चंदा लुत रहा अज बंदा चंदा फिर को सब बेगुनाह नंगस्त बर्मन साते बा हुजूर दिल कर दम ताते। बेगुनाह अपने मौत अपने उम्र का मुहासबा, हमें उम्र किसी ने जाय किया या कारामद किया। अल्लाह ताला हम सबको तौफीक दे। ये हमारा जिंदगी किसी का कुछ ठीक नहीं। मैंने कई बार बयान किया है कि हुजूर अकबर सल्लल्लाहु अलैहि वसल्लम इस इस्तिंजा खाने से बाहर तशरीफ लाए और फौरन तयम्मुम कर लिया। सहाबा ने अर्ज़ किया या रसूलल्लाह पानी तो मौजूद था, आपने तयम्मुम क्यों फरमा लिया, पानी मौजूद। कहा मुझे उम्मीद नहीं थी कि मैं पानी तक पहुंच सकूं। अल्लाह ताला नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मौत का इस्तेहजार मुराकबा जमाल। एक साहब ने कहा मुझसे बुखारी से तस्वीर गए ये क्या मौलाना आपके यहाँ मुहासबा ये सब मुराकबा पर चलता है। मैंने कहा कुरान हदीस में मुराकबा जी लिखा है, मुहासबा हासिब कबल तो हासिब है कि नहीं, हदीस दूसरे किस्म के थे समझिए। मैं चुप हो गए, कहा मौलाना इसका जवाब किसी ने दिया भी नहीं था आपको, میں نے کہا محاسبہ کے اندر تو قرآن حدیثوں موجود ہے، کثرت ذکر کا، موت کی یاد کا، یہ سب ذکر موجود ہے. اس برابر میں دوستو اپنی زندگی کو ہم کو کارآمد بنانا ہے. اللہ تعالیٰ نے ہم کو زندگی دیا ہے، لکل بنون، ہر ایک کے لیے کچھ بنون ہے. بہت سے لوگ وہ ہیں جو خیر کے بنون بنتے ہیں، بہت سے ہیں جو شر کے بنون ملتے ہیں. اس بنا پر اللہ تعالیٰ ہم سب کو توفیق سعادت اخروی کے حصول منحصر ہے دو چیزوں پر، اتباع شریعت پر، مطابقت شریعت. سعادت حقیقیہ کا بنیاد اتباع سنتی پر ہے. سعادت صاحب نکاح لکھتے ہیں، سعادت حقیقیہ کا مدار اتباع سنتی پر ہے. اللہ تعالی ہم سب لوگوں کو اتباع سنت کی توفیق رحمت فرمائے، کیونکہ جو کتاب میں لکھی ہے اس میں محاسبہ کا ذکر آیا ہے. میں نے کہا کچھ تو سنا چکا ہوں، ذرا محاسبہ والا بھی سنا دوں ان کی زبان میں، بہت اچھی لی ہے. وہ قواعد جو بندے کو نفس کے تصفیہ و تطہیر میں معین ہیں، ان کے ذکر کرنے کے بعد یہ بات خوب واضح ہوئی کہ نفس کو اس دنیا جو دار المحلت اور عمل ہے محاسبہ کی ضرورت ہے. 10 اصول بیان کیے ہیں، اشرط و قواعد لتزکیۃ النفوس، 10 قواعد ہیں، اصول بہت عمدہ لکھا ہوا انہوں نے، اس کو پڑھنے لائق ہے. یہ 10 اصول ہیں کس کے لیے؟ تزکیۃ نفوس کے لیے. اس کو نقل کیا میں سنایا مشال پور سے، لکھا بھی پوری کتاب ہی میں نے اس پر لکھا، تو 10 ہی ہے، میں نے اور بھی بڑھا بھی دیا ہے، علماء نے بہت پسند کیا ہے. تو خود لکھ رہا ہے کہ تزکیۃ نفس کے 10 اصول ہیں، اس کو آپ نے سن لیا ہے. اب فرما رہا ہے کہ نفس کو اس دنیا میں محاسبہ کی ضرورت ہے. جو 10 اصول ہیں اس پر تم عمل بھی کر رہے ہو یا نہیں کر رہے ہو؟ لکھنا بھی کافی نہیں ہے، بولنا بھی کافی نہیں. ہو سکتا ہے جو لکھنے والا ہے اس کو خود محاسبہ کر یہ توفیق نہ ہوئی ہو. اس طرح آپ کو فرما رہے ہیں قبل اس کے کہ انسان اللہ عزوجل کے سامنے قیامت کے دن کھڑا ہو، درا حال ہے کہ وہ نفس کی اصلاح سے غافل رہ چکا ہو. وقت آنا ہے خدا کے سامنے، وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. جو اللہ کے سامنے کھڑے ہونے سے ڈرا، کھڑے ہونے ڈرا بھی، وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. جنت ہر جگہ، قیام سے جو ڈرا اللہ کے سامنے کھڑے ہونے سے ڈرا، جج کے سامنے جاتا ہے آدمی ڈر جاتا ہے، حاکم کے سامنے جاتا ہے ڈر جاتا ہے. اللہ رب العزت سب کو براہ راست سب سے سوال کرے گا، تم نے عمر کو کس چیز میں ضائع کیا، ختم کیا. اللہ تعالی ہم سب لوگوں کو اس دن کی دشواریوں سے نجات دے. بہت فرماتے ہیں قیام نے دیکھا سلف صالحین لوگوں کو نصیحت کیا کرتے تھے اور لوگوں کو محاسبہ نفس اور اسی اسکاس کی ضرورت سے آگاہ فرمایا کرتے تھے. سلف صالحین وقت فوت ہونے اور موت طاری ہونے سے پہلے چنانچہ اس رسالے کے اختتام پر ان بال وسائے کا نقل کرنا مستحسن معلوم ہوتا ہے جو اسلاف سے اس باب میں منقول ہے. اس کو چاہتے ہیں کہ نقل کر دیں تھوڑا سا. فرماتے ہیں سب سے پہلے حضرت بکر صدیق بھی قال الخلیفۃ الراشد ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اعلموا عباد اللہ انکم تغدون و تروحون فی اجر، تم صبح شام کر رہے ہو، اپنی زندگی کو گزار رہے ہو صبح شام. اس بنا پر فَإِنْ اسْتَطَعْتُمْ أَنْ تَنْقُضُوا الْأَجَلَ وَأَنْتُمْ فِي عَمَلِ اللَّهِ فَافْعَلُوا، اگر تم سے ہو سکے تو اللہ کے رضا والے عمل میں مشغول ہو تو کرو ایسا. یہ تمہارے لیے مفید ہے. فرماتے ہیں خلیفہ راشد حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ نے فرمایا ہے، اے اللہ کے بندو، تم جان لو کہ تم ایسے زمانے میں صبح اور شام کیے جا رہے ہو جس کا علم تم سے اوجھل ہے، تو اگر تم سے ہو سکے کہ مدتیں ختم ہوں اس حال میں کہ تم اللہ کے عمل میں لگے ہوئے ہو تو تم ضرور ایسا کرو. ایسے وقت گزارو کہ اللہ تعالیٰ کی مرضی کے مطابق وقت گزارا ہو، اور تم یہ اللہ کی مدد کے بغیر ہرگز نہیں کر سکتے. اللہ سے مدد مانگو کہ اللہ تعالیٰ ہماری نصرت فرمائے، ہم اپنے عمر کو کار خیر میں صرف کریں. تم موت سے پہلے سبقت کرو قبل اس کے کہ تمہاری عمر ختم ہو جائے، پھر تم کو تمہارے برے اعمال کی طرح لوٹا دیا جائے، کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسرے لوگوں کے لیے بنائی اور اپنے کو بھول گئے. ہمیں ابوبکر صدیق فرما رہے ہیں، وہ فرما رہے ہیں کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کے لیے بنا دی اور اپنے آپ کو بھول گئے. بس میں تم کو ان جیسا بننے سے روکتا ہوں. ابوبکر صدیق فرما رہے ہیں نصیحت، ان سے بڑی نصیحت کس کی ہوگی؟ بس تم کو ان جیسا بننے سے روکتا ہوں، جلدی کرو جلدی کرو، اس لیے کہ تمہارے پیچھے ایک تیز رو طالب ہے، اس کا گزرنا تیز ہے، اس سے مراد موت ہے، موت آ رہی ہے، تمہارا پیچھا کر رہی تھوڑی نہیں. یہ ابوبکر صدیق خلیفہ راشد، اگر اطمینان ہو سکتا تھا تو ان کو ہو سکتا تھا، لیکن بے اطمینانی میں زندگی گزارا. یقول خلیفۃ الثانی عمر بن خطاب، خلیفہ ثانی حضرت عمر بن خطاب فرماتے ہیں کہ اپنا حساب کیے جانے سے پہلے اپنا محاسبہ کر لو، اور اعمال توڑے جانے سے پہلے اپنا محاذرہ کر لو، اور عرض اکبر یعنی قیامت کے لیے اپنے کو مزین کر لو. جی جی تم لوگ پیش ہو گئے اس حال میں کہ تم سے کوئی چیز مخفی و پوشیدہ نہ ہوگی، سب تمہارا کرنا آگ سامنے ہوگا. وَيَقُولُ الْخَلِیفَ الثَّالِثُ عثمان بن عفان، خلیفہ ثالث حضرت عثمان بن عفان فرماتے ہیں کہ اے ابن آدم، جان لے کہ ملک الموت جو تیرے ساتھ وابستہ کیا گیا ہے برابر تیرے پیچھے ہے، اور تیرے غیر کی طرف بھی چلتا ہے جب تک تو دنیا میں ہے، اور جب تجھے چھوڑ کر غیر کی طرف وہ بڑھا اور پھر تیرا قرض کرے تو کوئی اپنا بچاؤ نہیں کر سکتا، جب تک نہیں آ رہا ہے نہیں آ رہا ہے، اس کی تیاری کر لے اور غافل نہ رہو، اس لیے کہ وہ تجھ سے غافل نہیں ہے. اللہ تعالیٰ، اے ابن آدم، اگر تو اپنے نفس سے غافل رہا اور اس کی تیاری نہ کی تو کوئی دوسرا اس کی تیاری نہ کرے گا، تمہاری طرف سے کوئی تیاری نہیں کرے، نہ بچے نہ دوست کوئی نہیں، اور اللہ عزوجل سے ملاقات ہونی ہے، اللہ عزوجل سے تو ملاقات ہونی ہی ہے، بس تو اپنے نفس کی حفاظت کر اور اپنے کو غیر کے حوالے نہ کر. یقول خلیف الراوی حضرت علی رضی اللہ تعالیٰ، آگاہ ہو جاؤ، ان دنیا کل قد ولت مدبرتا والآخرت مقبلتا ولکل واحد منہما بنون. آگاہ ہو جاؤ، کریم تر بات واضح، صحیح واضح، یہ واضح اس کو کہتے ہیں، میں بہت کہتا ہوں کہ دنیا پیر پھیر کے جا رہی ہے، ایک ایک دن گزر رہا ہے جو دنیا سے تم دور، والآخرت مقبلتا، آخر آنے والی، جو پیر پھیر کے جا رہی ہے اس کے کیا فکر میں، وہ تو چلی جائے گی. میں کہتا ہوں جیسے کار آ رہی ہے وہ پیچھے چلی گئی، اب کیا اس کی فکر، وہ تو گئی، جو آ رہی ہے اس کو دیکھو، اگر اس کے چکر پڑے گا لگ جائے گی گاڑی، मैं कभी चलता था कि ओसामा रास्ता पर रहता था, तो जब कोई कार गुजरती थी अब कौन कार थी, मैंने चल आगे देख, अब हम कहा तो बताया उसे निकल दिए मिला आगे पीछे चली गई, ये ओसामा के बाद जब आप गए जब जाते थे बोलते अब भाई कौन कार थी, कार तो उसे सीधे चली आप पीछे चली भाई कितनी दूर पहुंच गई, अब आगे वाली देख वो कौन कार आ गई। तो मुझे बहुत ये मिसाल बहुत अच्छी लगी। अब हजरत अली फरमाते जबरदस्त खतीब थे, जबरदस्त खतीब थे। अज दुनिया मुदबिर दुनिया पीठ फेंके कितने उनका जिंदा है। अज दुनिया मुदबिर बल आखरत मुकबिर, आखरत आ रही उसकी फिक्र करो। बोले कुल वाहन में ना बोलो, हर एक के लिए औलाद है, दुनिया के लिए भी आखिरत के औलाद है। औलाद फकून मेरा बनाई आखरा बोला तकून मेरा बनाई दुनिया, दुनिया के भी बुनून है उनकी औलाद और आखिरत के लिए। तो फरमा रहे हैं पस हो जाओ तुम अपनाए आखिरत में से और न हो अपनाए दुनिया में से। फाइनल यौम अमल वला हिसाब, हजरत अली का वाद है रजी अल्लाह ताला। फाइनल यौम अमल वला हिसाब व गदन हिसाब वला अमल, अहमदाबाद। मैंने कहा ये वाद है। हजरत सैयदा रफाई फरमाते हैं कि वाद कहते हैं जिन चीजों में लोग मुब्तला हो उसको बयान करो, उसका इलाज बयान करो। हजरत सैयदा रफाई वाद की भी तारीफ किया उन्होंने, आफियत की भी तारीफ उन्होंने किया है। हमारे अल्लाह को बहुत ही सच्ची याद है वाद के बारे में। वाद ये है कि ऐसी बातें बयान करो जिसमें जो मुब्तला है और उसका इलाज बयान करो, ये बात है। आफियत की भी तारीफ बड़ी अच्छी किया उन्होंने। आफियत ये है कि सांस बिना मुशक्कत के आई जाए और रोजी सहूलत से मिल जाए। आफियत की तारीफ उलमा बैठे रहते थे तो हजरत के खास मांगते हैं, कई मौलाना आफियत तारीफ जानते हैं आप, अब कौन जाने जल्दी सी याद किसको होती है। कई आफियत की तारीफ ये सांस बिना मुशक्कत के आ जाए, जिन बीमारियों में सांस ही मुशक्कत से आ रही थी कितने लोग खत्म हो गए, और रोजी सहूलत से मिल जाए और अमल इखलास से मिल जाए, उससे दुनिया दुरुस्त होगी। ऐसे आकर बहुत तारीफ सैयदा रफाई जी के लिए दस मुबारक निकल आए, बहुत जबरदस्त। सैयदा अब्दुल कादिर जिलानी के हम आसर थे, इस किस्म की बातें बहुत बयान किया उन्होंने। अब दुनिया मुदबिर और आखरत मुकबिर, सांस बिना मुशक्कत आई जाए। सांस की मुशक्कत मामूली नहीं होती, बोल साहब जिन लोगों को बीमारी होती है रात भर ऐसे बैठे रह जाते हैं सो नहीं सकते, अल्लाह महफूज रखे सांस की बीमारी होती है। और रोजी सहूलत से मिल, ये भी गई उम्र बात सहूलत से, बहुत कसरत को नहीं कहा, यदि मिले सहूलत से मिल जाए, बहुत ज्यादा मिले बहुत सोबत के साथ तो क्या रोजी है सहूलत से। अच्छी तारीफ है सांस बिना मुशक्कत के ऊपर, रोजी सहूलत से हो अमल इखलास से। वहां हजरत माशा अल्लाह साहब की यही सब बात होती थी, इखलास रोजी मुझे अल्लाह ताला हम सब लोगों को रोजी भी बिना मुशक्कत और अमल इखलास से हो। इखलास से अमल, थोड़ा अमल भी काफी है। मन अखलस लिल्लाह लम्हतन वाहतन नजा, इमाम गज़ाली लिखते हैं कि जिसका एक लम्हा अल्लाह के लिए हो जाए निजात पा जाएगा, उसी एक लम्हा के लिए सारी जिंदगी मुशक्कत बर्दाश्त की जाती है। एक लम्हा अल्लाह के लिए हो जाए, यूं तो करते हैं हजारों नारे और फरियाद हम, ये बहुत पसंद है हमारे गुजरात भाई, यूं तो करते हैं हजारों नारे और फरियाद हम, बस अपना एक नाला भी अगर पहुंचे आप, एक नाला पहुंचाने के लिए हजारों करोड़ मतलब लाला करता है, शायद कोई दिल से निकल जाए कामयाब। अल्लाह ताला हम सब यूं तो करते हैं हजारों नालों फरियाद हम, बस अपना एक नाला भी अगर पहुंचे हुआ है اسی لیے امام غزالی فرماتے ہیں من اخلص للہ لمحة واحدة نجا، دیکھیں پوری زندگی میں ایک لمحہ اللہ کے نکل آئے گا، کیونکہ وہ لمحہ اللہ سے متصل ہے، اللہ باقی ہے تو وہ لمحہ بھی باقی ہو جائے گا، دوسری جتنی چیزیں وہ سب فانی ہے، فانی مقابلہ کیا باقی کر سکتا ہے، وہ لمحہ جو اللہ کے لیے ہے اس کو باقی سے اسے تعلق پیدا کر لیا، عشق با مردہ نباشت پائیدار، عشق با مردہ نباشت پائیدار، عشق را با حی و با قیوم دار، اگر عشق ہے بس تم بھی باقی ہو، بہت فرماتے تھے ماشاء اللہ صاحب کہ محبت کرو اللہ سے، اگر اللہ سے محبت کرو گے تو اللہ باقی تمہاری محبت باقی تم بھی باقی، عشق با مردہ نباشت پائیدار، عشق را با حی و با قیوم دار، عشق با مردہ نباشت پائے، مردہ کے ساتھ عشق پائیدار نہیں، عشق را با حی و با قیوم دار، لا الہ الا انت، اللہ تعالی ہم سب لوگوں کو حی و قیوم سے تعلق پیدا کر دے، سب کا خلاصہ یہی ہے کہ اللہ سے تعلق درست ہو جائے، اللہ سے تعلق، وہ تعلق دائمی ہے، یہاں کے جتنے تعلقات ہیں سب پانی ہے، میں دیتا ہم لوگ کا جو مدرسہ ہے تو سڑک کے کنارے جنازے کی نماز بہت آتی ہے، جنازہ آتا رہتا ہے نماز ہمیں پڑھ، بولتا جنازے میں شریک سی مولوی لوگ طلبہ رہتے تھے، ان کے ساتھی سب اسٹوڈنٹ لے کے الگ رہتے تھے، تاجر جو تاجر ان کے ساتھی تھے کوئی جنازہ اٹھانے کا روایدہ نہیں، ہم ہی اٹھا کے لے آئے جاتے، میں نے کہا دیکھ لیجیے محبت ہے یہ کی زندگی میں ساتھ رہتے آیت میں جنازے کے ساتھ لے جانے والا بیچارے طلبہ، کوئی پوچھنے والا نہیں، فوراً فکر ہو جاتی ہے دوسری چیزوں کی، اللہ تعالیٰ فرماتے ہیں ولا تکونوا من ابناء الدنيا فإن العمل عمل والحساب وغدا حساب لا عمل، چوتھے خلیفہ حضرت علی بن طالب رضی اللہ فرماتے ہیں اے لوگوں تم پر مجھے سب سے زیادہ خوف طول عمل اور خواہشات کے اتباع کا ہے، حضرت علی فرما رہے ہیں طول عمل لمبی لمبی امیدیں، یہ سب بزرگوں کی باتیں ہیں، اقوال سلف یہ ہے نہیں سب سے بڑھ کے کیا ان کا پیش نظر رکھنا، فرماتے ہیں شیخ قوام الدین میں آ رہی کار بس برسے شاعر، اس کام کی بنیاد تین چیزوں پر ہے، کتاب اللہ و سنت رسول اللہ و سیرت سلف، سیرت سلف ان کے اقوال ان کے احوال ان کے اعمال پیش نظر رکھو، جن لوگوں نے سیرت سلف سے روگردانی کی چلے گئے گمراہی کی طرف، اللہ تعالی تم پر مجھے سب سے زیادہ خوف طول عمل اور خواہشات کے اتباع کا ہے، طول عمل آخرت کو بھلا دیتا ہے اور اتباع ہوا حق سے گمراہ کر دیتا ہے، سنو دنیا پشت پھیر کر چل چکی ہے اور آخرت سامنے آ رہی ہے، حضرت علی فرما رہے ہیں اور آخرت سامنے آ رہی ہے، ان میں سے ہر ایک کے چاہنے والے ہیں، دنیا کے بھی چاہنے والے ہیں اور آخرت کے بھی چاہنے والے ہیں، پر تم آخرت کے طالب بنو، اے لوگوں آخرت کے طالب بنو، حضرت علی فرما رہے ہیں، اس سے بڑھ کے بعد ہو سکتا ہے، تھوڑے سے بعد میں سب کرتے ہیں، تین گھنٹہ تقریر کرتے ہیں کیا ہے یہ تقریر، تین منٹ کا ایک منٹ میں سب کچھ کہیں گے، وہ تقریر ہے ٹھیک ہے لیکن اصل تقریر یہ ہے، بس تم آخرت کے طالب بنو اور دنیا کے چاہنے والے نہ بنو، اس لیے کہ آج عمل کا موقع ہے حساب نہیں ہے، جبکہ کل حساب ہوگا عمل کا موقع نہیں رہے گا، ویقول الحسن بصری المؤمن قوام على نفسه ويحاسب نفسه لله عز وجل، حضرت حسن بصری فرماتے ہیں کہ مومن اپنے نفس کا نگراں ہے، وہ اللہ عز وجل کے لیے اپنے نفس کا محاسبہ کرتا ہے، मैंने देखा माशा अब्दुल्ला साहब खाते खाते चीज ले जाए नवाज साहब ऐसे देख खा जा मैं करूंगा तो गुनाही मैं खाऊंगा तो गुनाही करूंगा आइसक्रीम पसंदीदा आइसक्रीम हो गया हम लोग तुम था आइसक्रीम जानते हो तुम्हें इसलिए कभी मिलती हूँ देखा हमने खुद देखा कोई नहीं आया होगा खाते खाते बच्चे का ले जा दो तुम खा लो हम खाएंगे तो गुनाही करेंगे मोमिन अपने नफ्स का निगरा है वो अल्लाह जल के लिए अपने नफ्स का मुहासबा करता है और क़यामत के दिन उन लोगों के लिए हिसाब आसान होगा जिन्होंने दुनिया में अपना मुहासबा किया है मुहासबा का बयान जरूर है और क़यामत के दिन हिसाब उन लोगों पर सख्त होगा जिन्होंने ये मामला बगैर मुहासबा करवाया मुहासबा नहीं किया वैकुल मैमून महरूम लाकून रजुल तकीन तकीन हत्या युहासब नफ्स व मुहासब तरीक मोमिन तकी मुत्तकी नहीं हो सकता है जब तक कि मुहासबा अपने नफ्स से ऐसा न करे जैसे तजारत में अपने शरीक से करता है शरीक है तो करता है हिसाब किताब करता है अपने नफ्स से वैसी मुहासबा सब करे जैसे एक शरीक ताजिर दूसरे मुहासबे से हजरत मैं महाराज फरमाते हैं कि बंदा मुंतकी नहीं बन सकता यहाँ तक कि वो अपने रब से इतना सख्त मुहासबा न करे जितना एक साजी दूसरे साजी से मुहासबा करता है बोले हादा किल नफ्स का शरीक इसलिए कहा गया है कि नफ्स बड़े ही ख्यानत करने वाले शरीक वो साजी की तरह है अगर तुम उसे हिसाब न करते रहे तो तेरा माल चले जाएगा इस जमाने में इसकी जरूरत बहुत बढ़ गई जब फितनों और खैर से हटाने वाली चीजों की कसरत हो गई ये हमने लिखा या उन्हीं ने लिखा हुआ है इस जमाने में इसकी जरूरत बहुत बढ़ गई है जबकि फितनों और खैर से हटाने वाली चीजों की कसरत हो गई है और वो शुरू जो इंसानों को बहका दें उनकी ज्यादती हो गई है नसर अल्लाह ताला बे अस्माइल हुस्ना व सिफात उलिया अन युसलिह लना दीनन लदी हुए इस्मत अमलना मायूस रहना दुनिया ना लतीफिया माशना मायूस रहना आखिरत लतीफिया माजना अल्लाह मान तरफ उठना सल्लल्लाहु अला नबीना मोहम्मद वाला आलिहि व सहबिहि अजमईन तम्मत रसालतो अशरक वायद दस कायदा ये दस के प्यार करने के बाद ये प्यार किया मुहाजमा तम्मत रसालतो अशरक वायद फिर दस के रसाल तस के नस के लिए दस कायदे तमाम में अल्लाह ताला हम सब लोगों को इन कवायद पर अमल करने की तौफीक मरहमत फरमाए अखीर में मैंने सुना दिया भाई कभी आना हो ना आना हो ये बड़ी अहमियत थी इस बिना पर मैंने सुना दिया ये मुहासबा क्योंकि हजरत बादशाह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से नस होता था मैं बयान मैं कहा तुम लोग इस वजह से तरक्की नहीं कर रहे मुहासबा नहीं करते लीजिए क्या मुहासबा है हजरत क्या कर रहा कुछ बतला है कि नहीं हर बस सोचा करो क्या करना है हमको कैसे अल्लाह से ताल्लुक दुरुस्त हो कैसे नस्बत ताल्लुक हो नस्बत में अल्लाह कसरत जिक्र नस्बत में अल्लाह का सबसे अहम जरिया है कसरत जिक्र अल्लाह ताला हम सबको तौफीक दे हमारे माँ मोहम्मद अहमद साहब जिक्र कसरत क्योंकि नक्शबंदी इस वजह से सौ मरतबा जरूर बदलाते थे जिक्र कल भी मुझको बदला जिक्र कल भी किया कीजिए हजरत महाशाफरहमान साहब ने मां अली मियाँ के वालिद को या और महाबरीफा कसरत ये बताया था सौ मरतबा दिल से जिक्र किया कीजिए समझिए कि दिल हमारा साकित है और दिल अल्लाह अल्लाह कर रहा है सुकून के साथ महाराज ये चीजें हैं महाराज सब चीज का तरीका है तरवीज है बढ़ रहा है ये भी इसका भी जिक्र होना चाहिए अल्लाह रब्बुल इज्जत से सही ताल्लुक हो और अल्लाह ताला हमसे राजी हो सबसे बड़ी चीज है अल्लाह हम सबको अपने फजल करम से हर किस्म के आफात और बलियात से महफूज रखे और जो चीजें ऐसी हैं जो रास्ते से अल्लाह के रास्ते से हटाने वाली हैं अल्लाह उनसे हम सबको बचाए अल्लाह ताला मैं यहाँ आया बहुत खुशी है अल्लाह ताला मुझे भी यहाँ के फजूल बरकात से माला माल फरमाए ये सब आप लोगों की बरकत है खुदूस की बात है इसे یہ تمام صحابہ نے بلایا ہے. میں اگر چیز اس لائق نہیں ہوں سفر کے لیے, مناسب نہیں زیادہ ہے, لیکن اس کے باوجود آپ لوگوں کی طلب کی وجہ سے میں آیا ہے. چلنا بھی دشوار میرے لیے, بولنا بھی دشوار ہے, لیکن کام تو ہو ہی رہا ہے, لکھنے پڑھنے کا بھی کام ہو رہا ہے, لیکن میں اپنے اندر کمزوری محسوس کرتا ہوں. اس طرح سے دعا کیجیے کہ اللہ تعالیٰ کو دن اور دن اور دن زندہ رکھے. بہت سے کام ہیں کرنے ہیں. اقوال سلف 11 دن ہو گئی مکمل کر کے آیا ہوں, کچھ تفسیر وغیرہ لکھنا ہے. دعا کیجیے بس اللہ تعالیٰ, اللہ تعالیٰ آپ حضرات کو بھی جزائے خیر مرحمت فرمائے کہ آپ حضرات بلاتے ہیں, دعوت دیتے ہیں اور قدر بھی کرتے ہیں, سنتے بھی ہیں, اتنی مشقت بھی برداشت کرتے ہیں. ہماری سہولت کا ہر قسم کا انتظام بھی آپ حضرات کرتے ہیں, بلکہ جتنے حضرات آتے ہیں سب کو عزت و اکرام کے ساتھ اٹھاتے ہیں, بیٹھاتے ہیں, کھلاتے ہیں. یہ سب آپ لوگوں کے خلوص کی بات ہے, اللہ اس کو قبول فرمائے. نبی اکرم صلی اللہ علیہ وسلم نے تو بہت صحابہ کرام اور یہ اعظام کی تفریح میں, اللہ تعالیٰ اس مجلس کو بھی قبول فرمائے. اور الحمدللہ جو کچھ بیان کیا گیا ہے خلوصی سے بیان کرنے کی کوشش کی گئی ہے, اللہ تعالیٰ اس کو قبول فرمائے اور آخرت میں ہمارے لیے مفید اور نافع بنائے. جو حضرات بھی تشریف لائے لاتے رہے اب بھی آئے ہیں, اللہ ان کے مقاصد کو پورا فرمائے اور سب کو اللہ تعالیٰ اپنی محبت سے اپنی نسبت سے سرفراز فرمائے. جو مقصد زندگی یہی ہے, اللہ تعالیٰ اس مقصد کو پورا فرمائے. ربنا تقبل منا انك انت السميع العليم, برحمتك يا ارحم الراحمين, بحرمه سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم.